اہمیت کسی کی رہتی ہے دنیا کے مال میں. رہتا ہے کوئی شان فقیرانہ حال میں. گدڑی میں مست ہے تو کوئی مست شال میں, مست شال میں. گدڑی میں مست ہے تو کوئی مست شال میں, کوئی مست شال میں. چوکھٹ تمہاری اور میری بندگی کا سل اب تک جدا ہوا ہے نہ یہ ہوگا عمر بھر. تم چھا گئے ہو میرے خیال و دماغ پر. زاہد کا خلد چاہیے مجھ کو تمہارا در. وہ اپنی دھن میں ہے تو میں اپنے خیال میں, اپنے خیال میں. وہ اپنی دھن میں ہے تو میں اپنے خیال میں, اپنے خیال میں. کرتا نہیں ہے کوئی مروت بھی اس گھڑی, افسوس ٹوٹ جاتی ہے ہمت بھی اس گھڑی. کہ دیتے ہیں چھوڑ اہل محبت بھی اس گھڑی. منہ اپنا پھیر لیتی ہے خلقت بھی اس گھڑی. آتا ہے جب کسی کا مقدر زوال میں, مقدر زوال میں. آتا ہے جب کسی کا مقدر زوال میں, مقدر زوال میں. گرماؤ دوستو ہوشیار آدمی کو نہ سمجھاؤ دوستو, ایسا نہ ہو کہ پھر کہیں پچھتاؤ دوستو. ناداگی کھیل چال میں باراؤ دوستو. اچھا نہ ہوگا مسجد آئے جلال میں, آئے جلال میں. اچھا نہ ہوگا مسجد آئے جلال میں, آئے جلال میں. پردے میں حسن لاجواب اچھا نہیں لگتا, ہنسی پردے میں حسن لاجواب اچھا نہیں لگتا, ہنسی پردے میں حسن لاجواب اچھا نہیں لگتا. ہنسی پردے میں حسن لاجواب اچھا نہیں لگتا, جوانی میں کبھی ذکر ثواب اچھا نہیں لگتا. حیا اچھی سہی لیکن حجاب اچھا نہیں لگتا. تیرے چہرے پہ ریشم کا نقاب اچھا نہیں لگتا, گدا کی آڑ میں یہ آفتاب اچھا نہیں لگتا. گدا کی آڑ میں یہ آفتاب اچھا نہیں لگتا, گدا کی آڑ میں یہ آفتاب اچھا نہیں لگتا. جو سچی بات کہتا ہوں تو غصہ ہونے لگتے ہو, مگر تم مجھ کو غصے میں بہت ہی اچھے لگتے ہو. بڑے معصوم بھولے بھالے سیدھے سادے لگتے ہو. میں تم سے کیا کہوں تم دشمنوں میں کیسے لگتے ہو. سچ پوچھو تو کانٹوں میں گلاب اچھا نہیں لگتا, سچ پوچھو تو کانٹوں میں گلاب اچھا نہیں لگتا, سچ پوچھو تو کانٹوں میں گلاب اچھا نہیں لگتا. گلاب ہی یوں نہ چھڑکاؤ یا اکثر بھی ہے رندوں کی, ذرا تو غور فرماؤ یہ اکثر بھی ہے رندوں کی. خدا را ہوش میں آؤ یہ اکثر بھی ہے رندوں کی. جناب شیخ ادھر لاؤ یہ اکثر بھی ہے رندوں کی. تمہارے ہاتھ میں جام میں شراب اچھا نہیں لگتا, تمہارے ہاتھ میں جام میں شراب اچھا نہیں لگتا. جو عشرت میں گزر جاتی ہے وہ رات اچھی لگتی ہے, مہک پھولوں کی اور جلووں کی برسات اچھی لگتی ہے. بہت ہی اچھی لگتی ہے ملاقات اچھی لگتی ہے. ہر ایک شے اچھی لگتی ہے, ہر ایک بات اچھی لگتی ہے. انہیں محفل میں انور کا جواب اچھا نہیں لگتا, انہیں محفل میں انور کا جواب اچھا نہیں لگتا. طرح سا सावन में घिर के आती है, कथाएं इस तरह सावन में घिर के आती है। कोई हसीना नहा कर लटे सुखाती है, कोई हसीना नहा कर लटे सुखाती है। तेरा ख्याल मेरे दिल से किस तरह जाए, खुदा के घर में, खुदा के घर में शराबी को नींद आती है, खुदा के घर में शराबी को नींद आती है। तुम्हारी याद भी है आ कितनी शर्मीली, ये जब सताती है, ये जब सताती है तन्हाई में सताती है, ये जब सताती है तन्हाई में सताती है। हिसाब हो चुका, हिसाब हो चुका तौबा मेरी नहाती है, हिसाब हो चुका तौबा मेरी नहाती है। ये किसकी याद है जो आधी रात को अनवर शराब खाने का दरवाजा खटखटाती है, शराब खाने का दरवाजा खटखटाती है। खुदा के घर में शराबी को नींद आती है। और कोई देख सकता नहीं है, आम है आज भी तेरे जलवे और कोई देख सकता नहीं है। आम है आज भी तेरे जलवे और कोई देख सकता नहीं है। सबकी आंखों पे पर्दा पड़ा है, सबकी आंखों पे पर्दा पड़ा है, तेरे चेहरे पे पर्दा नहीं है। लोग चलते हैं कांटों से बचकर, मैं बचाता हूँ फूलों से दामन। इस कदर खाए हैं मैंने धोखे, इस कदर खाए हैं मैंने धोखे, अब किसी पर भरोसा नहीं है। लोग बदनाम कर देंगे तुमको, प्यार को चाहे जितना छुपाओ, प्यार को चाहे जितना छुपाओ, ये छुपाने से छुपता नहीं है। क्या कहे हाल काफिर से अपना, देखना हो तो आ जाइएगा। आप रहते हैं पर्दे में लेकिन, आप रहते हैं पर्दे में लेकिन आपसे कोई पर्दा नहीं है। ये अकीदत नहीं है तो क्या है, ये मोहब्बत नहीं है तो क्या है। उससे हम जान देते हैं अनवर, उससे हम जान देते हैं अनवर, जिसको आंखों से देखा नहीं है। सबकी आंखों पे पर्दा पड़ा है, तेरे चेहरे पे पर्दा नहीं है। جام جم توڑ ڈالے, کوئی اپنے ہاتھوں سے شیشہ گرا دے, کوئی جھوم کر جام جم توڑ ڈالے, کوئی اپنے ہاتھوں سے شیشہ گرا دے, کوئی جھوم کر جام جم توڑ ڈالے. اگر تم محبت سے آ کر پلاؤ, اگر تم محبت سے آ کر پلاؤ تو دیوانہ اپنی قسم توڑ ڈالے, اگر تم محبت سے آ کر پلاؤ تو دیوانہ اپنی قسم توڑ ڈالے. محبت میں التجا کی تھی میں نے, بڑے پیار سے یہ خطا کی تھی میں نے, خدا کی قسم صرف اتنی خطا پر, خدا کی قسم صرف اتنی خطا پر ستمگر نے لاکھوں ستم توڑ ڈالے, خدا کی قسم صرف اتنی خطا پر ستمگر نے لاکھوں ستم توڑ ڈالے. جو تو بت کرے گی طرف ہو گے گزرے تو زاہد وہاں اپنا کعبہ بنا لے, پجاری اگر تجھ کو ایک بار دیکھے, پجاری اگر تجھ کو ایک بار دیکھے تو چن چن کے ہر ایک سنم توڑ ڈالے, پجاری اگر تجھ کو ایک بار دیکھے تو چن چن کے ہر ایک سنم توڑ ڈالے. آج اب اس کی محفل کا عالم تھا انور, کچھ اس طرح دیوانگی چھائی سب پر, ادھر اس نے انگڑائی کو ہاتھ اٹھائے, ادھر اس نے انگڑائی کو ہاتھ اٹھائے, ادھر شاعروں نے قلم توڑ ڈالے, ادھر اس نے انگڑائی کو ہاتھ اٹھائے, ادھر شاعروں نے قلم توڑ ڈالے. کوئی اپنے ہاتھوں سے شیشہ گرا دے, کوئی جھوم کر جام جم توڑ ڈالے, عشق آئی نہ ہے آئین پہ انگلی نہ اٹھا, مجھ کو بدنام نہ کر عشق پہ تہمت نہ لگا, میں نے مانا یہاں کیا چیز نہیں بکتی ہے, سجدہ بکتا ہے یہاں اور جبھی بکتی ہے, لیکن عزت و ناموس پہ مرنے والے بات غیرت کی بڑی شان سے کرنے والے, کیا تجھے اپنی عزت کا ذرا پاس نہیں, لوگ کیا کہتے ہیں تجھ کو ذرا احساس نہیں, آج بھی وقت ہے تو اپنا گلا خود نہ دبا, مجھ کو بدنام نہ کر عشق پہ تہمت نہ لگا, میری بربادی پہ آواز وہ کسنے والے, میرا جلتا ہوا گھر دیکھ کے ہنسنے والے, دیکھو تیرے بھی گھر سے تو دھواں اٹھتا ہے, عشق کی آگ میں تیرا بھی مکان جلتا ہے, میرے زخموں پہ نمک پاشی نہ کر تو پہ ہم, اپنے رشتے ہوئے ناسور پہ رکھ لے مرہم, تو میرے عشق کا لیلا مزہ کب نہ اڑا, مجھ کو بدنام نہ کر عشق پہ تہمت نہ لگا, بھیڑ بکری کی طرح بیچنا عزت اپنی, اپنے ہاتھوں نہ لوٹا عظمت و حرمت اپنی, مجھ پہ انگلی نہ اٹھا اپنی خبر لے پہلے, اپنی پیشانی کا کالک تو چھڑا لے پہلے, میں خریدار ہوں اب مجھ پہ تو نہ رکھی الزام, حسن کی منڈی میں ہر جنس کا ہوگا نیلام, لیکن ایک مشورہ دیتا ہوں کہ اب ہوش میں آ, مجھ کو بدنام نہ کر عشق پہ تہمت نہ لگا, یوں نہ کھیل عظمت قرآن سے تو اے شیطان, کیا قسم کھانے کو اترا ہے زمین پر قرآن, لاکھ قرآن تو اٹھوا لے مگر وہ اپنے وعدے عشق و محبت سے نہیں پھر سکتے, لاکھ پردے میں فروغ ان کو کوئی قید کرے لیکن الفت سے نہ آزاد وہ باز آئیں گے, اس لیے کہتا ہوں تو بعد کو آگے نہ بڑھا, مجھ کو بدنام نہ کر عشق پہ تہمت نہ لگا, یہ گرد و حوض کی مندی शहर तो हवस की मंदिर है, अनमोल रतन बिक जाते हैं। महलों के फरिश्ते उड़ते हैं, धनवान के धन बिक जाते हैं। दौलत की तमा तौबा तौबा, अहबाब वतन बिक जाते हैं। दुनिया में चमन का जिक्र ही क्या, मुर्दों के कफन बिक जाते हैं। दुनिया में चमन का जिक्र ही क्या, मुर्दों के कफन बिक जाते हैं। तावीज में कुरान बिकता है, मंत्र भी खरीदा जाता है। नीलाम वजीफे होते हैं, गौहर भी खरीदा जाता है। मिट्टी भी खरीदी जाती है, पत्थर भी खरीदा जाता है। मुल्लाओं के सजदे दिखते हैं, पंडित के भजन दिख जाते हैं। मुल्लाओं के सजदे दिखते हैं, पंडित के भजन दिख जाते हैं। क्या सोच रहे हो अहले जिगर, हर चीज का सौदा होता है। दो दिन का तमाशा है ये, मगर हर चीज का सौदा होता है। डालो तो जरा दुनिया पे नजर, हर चीज का सौदा होता है। बिकती है सुहाग की रातें भी, दुल्हन के चलन बिक जाते हैं। बिकती है सुहाग की रातें भी, दुल्हन के चलन बिक जाते हैं। तौबा ये जमाना कहता है, हर बात से नादा पैसा है। महफूज रहे ईमान अपना, माहौल जमाना बदला है। डर लेके खुददारी देखी, क्या खूब ये सस्ता सौदा है। चांदी के चमकते सिक्कों पर शायर के सुखन बिक जाते हैं। दुनिया में चमन का जिक्र ही क्या, मुर्गों के कफन बिक जाते हैं। किया नहीं तो करके देख, किया नहीं तो करके देख। मरा नहीं तो मर के देख, मरा नहीं तो मर के देख। ऐसा देख या वैसा देख, ऐसा देख या वैसा देख। बुरा देख या अच्छा देख, पैसा फेंक तमाशा देख, पैसा फेंक तमाशा देख, पैसा फेंक तमाशा देख। नकद नारायण नाम है इसका, ऊंचा नीचा काम है इसका। फांसी के तख्ते से उतारे, कर देता है वारे न्यारे। नर हो कोई या वो नारी, पैसे की दुनिया बलहारी। दुनिया का बाजार इसी से, यानी कारोबार इसी से। कल के सामा आज खरीदे, तख्त खरीदे ताज खरीदे। रक्का को प्यार इसी से, पायल की झनकार इसी से। महफिल की जीनत है पैसा, चाहे तो दुनिया को झुका दे। नामर्दों को मर्द बना दे, घूम के सारी दुनिया देख। पैसा फेंक तमाशा देख, पैसा फेंक तमाशा देख, पैसा फेंक तमाशा देख। चंचल नारी एक हसीना, हुस्न की देवी माए शबीना। हरे भरे गुलजार से निकली, फूलों के अंबार से निकली। हरा दुपट्टा सर पे सुहाए, ये देख के जिसको मन चाहे। अल्लाह अल्लाह उसका मुखड़ा, जमी पे जैसे चांद का टुकड़ा। सर पे गागर खाली खाली, चाल बेली और मतवाली। पंडित पर जल भरने आई, प्यार किसी से करने आई। हरा दुपट्टा सर से उतारा, बिखरी हुई जुल्फों को सवारा। सवर के बैठी रात की रानी, भूल गई वो भरना पानी। दिल की दुनिया देख रही थी, प्यार का रास्ता देख रही थी। धीमे धीमे जब मैं पहुंचा, मुंह पर डाला हरा दुपट्टा। मैंने कहा घूंघट तो खोलो, जान जहां कुछ मुझे। प्रेम पुजारी छोड़ी ते डॉलर देकर मुखड़ा देख पैसा फेंक तमाशा देख पैसा फेंक तमाशा देख। देख किसी का दिल ना तोड़ नेकी कर दरिया में छोड़। ये जमाने का नक्शा है बदला हुआ कौन मुश्किल में कोई किसी का हुआ। हाय कैसा जमाने का बाजार है आदमी तो खुदा से भी बेदार है। काम जो इसको करना है करता नहीं सीधी राहों से हरगिज गुजरता नहीं। अपनी मेहनत मशक्कत का खाता नहीं इसको मेहनत तो करना ही आता नहीं। मुफ्त के माल भी ऐसी नीयत से क्यों आना जाए हंसी। ये तो दुनिया का दस्तूर माहौल है हाँ बुजुर्गों का लेकिन यही कौल है। देख किसी का दिल ना तोड़ने की कर दरिया में छोड़। घर खुदा ने दिया है तुझे मालो जर ले यतीमों गरीबों की पहले खबर। खैर खैरात जेवर मुसलमान का है फर्ज अव्वल ही एक इंसान का है। इसके करने से रोजी में बरकत भी है साथ बरकत के अल्लाह की रहमत भी है। काम अच्छे तो अच्छे मिले दाम भी ता कयामत रहेगा तेरा नाम भी। चांद ढलते हुए तूने देखा नहीं जिंदगी के नतीजे को सोचा नहीं। बद का बद नेक का नेक अंजाम है दिल दुखाना किसी का बुरा काम है। देख किसी का दिल ना तोड़ नेकी कर दुनिया में छोड़। रख मोहम्मद की आदत को पेशे नजर ले सबक उनके अखलाक से बेखबर। उनको अग्यार लेकिन सताते रहे आजमाते रहे जुल्म ढाते रहे। उनसे सख्ती किया और न बदला लिया बल्कि तोहफा कर उनका दुआ का दिया। हक से फरमाया ये इल्तिजा मान ले इनको वो आंख दे दो मुझे जान ले। शान सल्ले आला क्या पैगंबर की थी बदकलामी सुना और दुआ उनको दी। ऐसा सादिक पैगंबर खुदा का आमी कि फर्श से अर्श तक हमने देखा नहीं। हाय जमाने ने इंसान का पहला उजूल याद रख जो के फरमा गए हैं रसूल। देख किसी का दिल ना तोड़ नेकी कर दरिया में छोड़। सबको उल्फत के खजाने से दरो माल दिया सबको उल्फत के खजाने से दरो माल दिया सबको उल्फत के खजाने से दरो माल दिया सबको उल्फत के खजाने से दरो माल दिया। मुझसे नफरत थी मेरे सीने में गम ढाल दिया। दिल भी मजबूर दिया शौक भी पामाल दिया। एक रखना था मुलाकात में फिर डाल दिया मतलब ही कह के सितंबर ने मुझे टाल दिया मतलब ही कह के सितंबर ने मुझे टाल दिया मतलब ही कह के सितंबर ने मुझे टाल दिया। हर वजह पाई है फितरत से निराली तूने खूब एक टूटे हुए दिल की दुआली तूने। कौन से दिन की अदावत ये निकाली तूने। गम दिए दिल को कह प्यार के मारी तूने। फूल की लाश पे कांटों का कफन डाल दिया फूल की लाश पे कांटों का कफन डाल दिया फूल की लाश पे कांटों का कफन डाल दिया। एक मगरूर से काम शिकायत ही रही दिल में जालिम के कुदूरत थी कुदूरत ही रही। मेरी किस्मत में जो फुरकत थी तो फुरकत ही रही। ईद के दिन भी गले मिलने की हसरत ही रही। उस दगाबाज ने धोखा मुझे हर साल दिया उस दगाबाज ने धोखा मुझे हर साल दिया उस दगाबाज ذاتی انور دل وہ شہ ہے جو خریدی نہیں جاتی انور بے وفا کو کبھی الفت نہیں بھاتی انور اس کا خیال آدمی دیوان نہیں آتی انور پیار مانگا تو میری جھولی میں غم ڈال دیا پیار مانگا تو میری جھولی میں غم ڈال دیا پیار مانگا تو میری جھولی میں غم ڈال دیا یہ خط نہیں صدائے دل درد مند ہے یہ خط نہیں صدائے دل درد مند ہے یہ خط نہیں صدائے دل درد مند ہے یہ خط نہیں صدائے دل درد مند ہے ایک بے وطن کا پیار لفافے میں بند ہے سوتے سے جگاتی ہے فریاد جو کرتا ہوں فریاد پہ اڑتے ہیں خاموش جو رہتا ہوں رہ رہ کے بگڑتے ہیں ہنستا ہوں تو کہتے ہیں کیا آیا جو آ گیا ہے روتا ہوں تو کہتے ہیں فریاد کر رہا ہے پہلوں میں بلا دے پہلوں سے اڑا دے ہنسنے پہ بلاتے ہیں رونے پہ ہٹاتے ہیں کہ تو مرنے بھی نہیں دیتے جینے بھی نہیں دیتے مرنے بھی نہیں دیتے جینے بھی نہیں دیتے مرنے بھی نہیں دیتے جینے بھی نہیں دیتے دیکھو گلابی بادل اٹھ اٹھ کے گھومتا ہے جیسے کوئی شرابی مستی میں جھومتا ہے آئی ہے رات لیکن تاروں کے ساتھ آئی دولے کے ساتھ جیسے ساری برات آئی پینے کو ہر شرابی منزل پہ آ گیا ہے ڈوبا ہوا سفینہ ساحل پہ آ گیا ہے تقسیم ہو چکی ہیں पैमाने बट गए हैं, महीनों से बला के पीने बिगड़ गए हैं। मैं बदनसीब अपनी किस्मत को रो रहा था, मुंह तक रहा था सबका बेचैन हो रहा था। नादा मेरा जो अपना करके मुझे इशारा मोड़ लिया अपना, क्या पीने को भी कह दे और पीने भी नहीं दे दे, मरने भी नहीं देते जीने भी नहीं देते, मरने भी नहीं देते जीने भी नहीं देते, मरने भी नहीं देते जीने भी नहीं देते, मरने भी नहीं।